नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जको नियमित प्रोग्राम जर्फलिन्सीमा तपाईँ सम्पूर्णलाई हार्दिक स्वागत तथा अभिवादन गर्न चाहन्छु। कार्यक्रम संचालिका म सुजिता हमाल र मेरो आवाज तपाईँको रेडियो सेटसम्म पुर्याउनको लागि यति बेला प्राविधिक कक्षमा रहेर साथ दिनको लागि टेक्निसियन पार्टनर हुनुहुन्छ राजी। बिहान 11 बजेको अर्पण खबर लगत्तै करिब करिब 12 बजेसम्म आउने गर्दछ। प्रोग्राम जसफर एनसी रेडियो अर्पण 104.5 मेगाहर्जको नियमित प्रोग्राम हो र आजको यो सोमबारको बसाईमा पनि तपाईँलाई साथ दिनको लागि म सुजिता उपस्थित भइसकेकी छु। प्रोग्राम जसफर एनसीमा हामीले जस्ट कहिले काहीँ रमाइलो कुराकानी, कहिले समय सान्दर्भिक विषयवस्तुमा, कहिले उखान टुक्का चुड्किलाहरू यस्तै विषयवस्तु लिएर आउने गर्दछौँ भने आज भने जस्ट हामी रमाइलो मात्र कुराकानी गर्नेछौँ प्रोग्राम जस्ट फर एनसीमा। र यदि तपाईँलाई जस्ट रमाइलो कुराकानी गर्न चाहनुहुन्छ र तपाईँले तपाईँका आफन्तजनलाई सम्झना अनि सन्देश पनि दिन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको फोन नम्बर 0556 362 332 र 0556 362 333 को दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ र कार्यक्रमको शुरूआत गर्नुपर्छ एउटा साङ्गीतिक आवाज राखेर भनेर हाम्रो राज्यले इसारा गर्नुभएको छ। Thank you. रमाइलो यो सङ्घपछि पुनः स्वागत गर्न चाहन्छु प्रोग्राम जस एनजीमा। र यति बेला जस रमाइलो कुराकानी गर्नको लागि कोही मित्र आउनुभएको छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हेलो हेलो हेलो राजी, कोही मित्र आउनुभएको थियो र उहाँसँग राजीले मिलाउँदै हुनुहुन्छ। र यति बेला कोही मित्र आउनुभएको छ, उहाँसँग हाम्रो सम्बन्ध राज्यले ट्राई गरिरहनु भएको छ र कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो हजुर दिदी नमस्ते। हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर म काठमाडौँबाट राधा हो। काठमाडौँबाट राधा, हाम्रो राधाजीले अलिक सन्चो छैन जस्तो छ हो? अलि बिरामी भयो जस्तो, जागर नला जसरी बोल्नु भयो कि, त्यही भएर राधाजी। अनि खाना खानुभयो त? मेरो पनि भइसक्यो। अनि तपाईँको घर नै काठमाडौँ हो कि यता चितवनतिर हो? चितवन कुन ठाउँ होला? ए ज्यामिरे। अनि काठमाडौँ चाहिँ के को सिलसिलामा जानुभएको? कार्य व्यस्तताले केही कामले है व्यस्त हुनुहुन्छ। अनि अरू काठमाडौँमा कतिको गर्मी छ त? खासै छैन है, गर्मी नै छ भन्नु गर्मी नै छ। अनि अरू के गर्नुहुन्छ? यतिकै बस्ने। के गर्नु मन लाग्छ हाम्रो राधाजीलाई? हजुर के गर्नु मन लाग्छ यो गर्मी समयमा? हजुर कति पढ्दै हुनुहुन्छ राधाजी? टुवेल्भमा। भनेपछि त इक्जाम छ नि होइन, सकियो कि छ? भोलि होइन। अनि फेरि के गर्नुहुन्छ त्यो छ महिनाको समयमा? बाँकी हुन्छ नि के हुन्छ थाहा छैन है। ल ल राम्रोसँग इक्जाम दिनु है। अनि दिएको इक्जाम चाहिँ कस्तो भएको छ त? राम्रै भएको छ। राम्रै भएको छ, तपाईँको नतिजा पनि तपाईँले सोचे जस्तो आओस् हाम्रो, यही छ कामना है। हजुर राधाजी, अहिले तपाईँले तपाईँको आफन्तजनलाई सम्झना अनि सन्देश केही छ भने दिन सक्नुहुन्छ? सर्वप्रथम त हजुरलाई हजुर धन्यवाद। अनि टेक्निसियनमा रहने राजुलाई, अर्पण होल युनिटलाई, अनि मेरो घर परिवार, अनि सुनिता ढकालको लागि, अनि मलाई राधा भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि। हुन्छ अहिले पनि हामी छुट्टिन्छौँ है त, नमस्कार। राधाजी हुनुहुन्थ्यो काठमाडौँबाट, निकै रमाइलो कुराकानी भयो। र तपाईँ पनि यस्तै कुराकानी गर्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको फोन नम्बर 0556533332 र 0556533333 को दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ, तपाईँ आउन सक्नुहुन्छ र तपाईँले तपाईँका आफन्तजनलाई सम्झना अनि सन्देश दिन सक्नुहुन्छ। साथमा हाम्रो राज्यले निकै नै रमाइलो साङ्गीतिक आवाजहरू लाउने गर्नुहुन्छ, बचाउने गर्नुहुन्छ। र यति बेला पनि फेरि राज्यले एउटा साङ्गीतिक आवाज राख्नुपर्छ भनेर इसारा गर्नुभएको छ। अहिले यस्तै साङ्गीतिक आवाजलाई राख्नेछौँ, सुन्दै गर्नुहोला। Oh,

किन नहुनु ठुली भाउजू, मुस्कान हर्बल सप नारायणगढमा थाहै नपाई जान रक्सी छुटाउने आयुर्वेदिक औषधि पाइन्छ, खुरक त्यहाँ जानुस् त। सम्पर्क मुस्कान हर्बल सप पिया सुपर मार्केट सही चोक नारायणगढ सन्चु फर्माको पछाडि, फोन नम्बर 0556 7704 521930 र मोबाइल 9851159169। रेडियो अर्पण 104.5 MHz। छोटो वेबसाइट विश्रामपछि पुनः स्वागत गर्न चाहन्छु प्रोग्राम जस्ट फर एनजेमा तपाईँ यति बेला सुनिरहनु भएको छ। प्रोग्राम जस्ट फर एनजे रेडियो अर्पण 104.5 MHz, त्यस्तै इन्टरनेट लाइनको www.radioarpan.com.np पनि विश्वको जुनसुकै कुनामा रहेर तपाईँ यति बेला सुनिरहनु भएको छ प्रोग्राम जस्ट फर एनजे। प्रोग्राम जस्ट फर एनजे हरेक दिन आउने गर्दछ बिहान 11 बजीको अर्पण खबर लगत्तै करिब करिब 12 बजेसम्म, र जस्ट फर एनजेमा हामी जस्ट रमाइलो कुराकानी र समय सान्दर्भिक विषय वस्तुमा कहिलेकाहीँ उखान टुक्का र श्रोताहरूको प्रतिभालाई लिने गर्दछौ। आज मैले जस्ट हामी रमाइलो कुराकानी गर्नेछौ, र यदि तपाईँलाई रमाइलो कुराकानी गर्न मन लागेको छ भने हाम्रो स्टुडियोको फोन नम्बर 0556 7332 र 0556 7332 को दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ, तपाईँ आउन सक्नुहुन्छ र साथमा तपाईँले तपाईँका आफन्तजनलाई सम्झना अनि सन्देश पनि दिन सक्नुहुन्छ। 0556 7332 र 0556 7332 को दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ। र यति बेला राज्यले इसारा गर्नुभएको छ एउटा रमाइलो साङ्गीतिक आवाज राख्नुपर्छ फेरि भनेर इसारा गर्नुभएको छ। रिसाउन डार्लिङ मापसेले मार्यो, मापसेले मार्यो, मापसेले मार्यो, मापसेले मार्यो, बिच बाटोमा छेकिङ पर्यो, गाडी बाटी झार्यो, बुझ्यौ नरिसाउन डार्लिङ मापसेले मार्यो, नरिसाउन डार्लिङ मापसेले मार्यो। मान्छे बिगार्ने छ तिम्रै ओठको लाली, तिम्रै ओठको लाली, तिम्रो नजर छ नै कडा, ठाउँको ठाउँ मार्ने, ठाउँको ठाउँ मार्ने, बिहे गर्छु भन्नेले माझा धर्म रिसाउन डार्लिङ, नरिसाउन डार्लिङ, मापसेले मार्यो, मापसेले मार्यो, मापसेले मार्यो, मापसेले मार्यो, बिच बाटोमा छेकिङ पर्यो, गाडी बाटी झार्यो, बुझ्यौ नरिसाउन डार्लिङ मापसेले मार्यो, नरिसाउन डार्लिङ मापसेले मार्यो। Thank you. गरी हट्टे गर्छन् सबै म त तिम्रै दासी म पनि हुँ पहिले देखि तिम्रै प्रेमको प्यासी तिम्रै प्रेमको प्यासी खुट्टा पनि ठाउँमा छैन माया प्रेमकै नसकेको म पसेको भन्दा म पसे त छोड्छु अब नमान न धन्दा नमान न धन्दा भगाई लान्छु भन्नेले डेरा मात्रै सार्यो है है डेरा मात्रै सार्यो नरिसाउन डार्लिङ नरिसाउन डार्लिङ मापसेले मार्यो मापसेले मार्यो मापसेले मार्यो मापसेले मार्यो भिस बाटोमा चेकिङ पर्यो गाडी बाटी झार्यो नरिसाउन डार्लिङ मापसेले मार्यो नरिसाउन डार्लिङ मापसेले मार्यो नरिसाउन डार्लिङ मापसेले मार्यो नरिसाउन डार्लिङ मापसेले मार्यो रमाइलो थियो नेपाली चलचित्रको गीत मापसेले मार्यो डार्लिङ नरिसाउन डार्लिङ थियो निकै रामसी खाँडको आवाजमा थियो निकै रमाइलो थियो हाम्रो राज्यले जे उसको गीत चाहिँ यस्तो सङहरू चाहिँ निकै रमाइलो बचाउने गर्नुहुन्छ रोजाइमा पनि रमाइलो भाकाहरू यस्तो लोकगीतको आफ्नो गीत फिल्म सबै गीत छ हाम्रो राज्यलाई एकदम रोज्न आउँछ यो पनि निकै रमाइलो राख्नु भएको थियो र तपाईँ प्रोग्राम जसबाट एनसुईमा आउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौँ 0555-63332 र 0555-63333 दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ प्रोग्राम जस्ट फर इन्जुईमा जस्ट हामी रमाइलो कुराकानी गर्नेछौँ र तपाईँले तपाईँका आफन्तजनलाई सम्झना अनि सन्देश दिन सक्नुहुन्छ र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ प्रोग्राम जस्ट फर इन्जुई रेडियो अर्पण 104.5 MHz त्यस्तै इन्टरनेट लाइनको www.radioarpan.com.np पनि विश्वको जुनसुकै कुनामा रहेर तपाईँ यति बेला सुनिरहनु भएको छ प्रोग्राम जस्ट फर इन्जोय र फेरि राज्यले इसारा गर्नुभएको छ एउटा साङ्गीतिक आवाज राख्नुपर्छ भनेर फेरि पनि हाम्रो राज्यको रोजाइमा एउटा भनेर हाम्रो राज्यले इसारा गर्नुभएको छ आउनुहोस् उहाँलाई स्वागत गरौँ हेलो हेलो हेलो हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ दाहखानेबाट को भन्नुभयो अरे सुशील प्रजा सुशीलजीको खबर के छ त ठिकै छ भन्नु पर्यो गर्मी बढिरहेको छ अनि दिनहरू कसरी बिताउनु भएको छ खाना खानुभयो अनि हाम्रो सुशीलजीले के गर्नुहुन्छ घरतिरै बसेपछि अलिक सानो सानो आएको छ तपाईँले खानै खानु भएन क्या हो अनि अब के छ तपाईँको सम्झना सन्देश दिन सक्नुहुन्छ सुशीलजी विशेष गरी मेरो मिसेसको लागि हजुर अनि अर्पण हो लिनुको लागि अनि घर परिवारको लागि र मलाई सुशील सोझा भनेर चिन्ने नचिन्न सम्पूर्ण कथा हुन्छ प्रोग्राममा आउँदै गर्नुहोला अहिले अनि हामी छुट्टिन्छौँ सुशीलजी नमस्कार सुशील प्रचार हुनुहुन्थ्यो दाहाखानीबाट उहाँसँग हाम्रो कुराकानी भयो प्रोग्राम दोस्रो एनसीमा आज दुईजना मित्र आउनु भएको थियो राधा काठमाडौँबाट त्यस्तै सुशील प्रचार दाहाखानीबाट र हाम्रो राज्यले अब भने विदा माग्नुपर्छ भनेर इसारा गर्नुभएको छ र प्रोग्राम जसपर एन्जोय सुनेर साथ दिनुभयो त्यसको लागि तपाईँ सम्पूर्णमा धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यस्तै रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np विश्वको जुनसुकी कुनामा रहेर पनि तपाईँले सुनेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद अनि फोन गरेर साथ दिने हुनुहुन्थ्यो राधा हुनुहुन्थ्यो काठमाडौँबाट सुशील प्रसाद दहाखानीबाट उहाँहरूप्रति पनि धेरै धेरै आभार प्रकट गर्न चाहन्छु र मेरो आवाज तपाईँको रेडियो सेटसम्म पुर्याउन लागि प्राविधिक कक्षमा रहेर राज्यले सहयोग गर्नुभयो त्यसको लागि पनि धेरै धेरै धन्यवाद भन्दै आजको यो प्रोग्राम जस्ट फर एनजीबाट म सुजिता हमाल पनि छुट्टिन्छु नमस्कार On the floor, aana padega, lungi ko uthana padega, step karke dikhana padega. Disco mein jab ye gaana bajega, on the floor, aana padega, lungi ko uthana padega, step karke dikhana padega. All the Rajni fans, don't miss that chance. क्लब में आया मैं तो मुझको रोकेगा कौन और कहीं को मेरा मूड में डांस करेगा किसी का डैडी से नहीं डरेगा जिसको जो भी है करना वो कर लो इधर ही मैं हूँ खड़ा पकड़ लो घर पे जाके तुम गूगल कर लो मेरे बारे में विकिपीडिया पे पढ़ लो थोड़ा राउंड घुमा गई अंडा के जैसा चश्मा लगा गई कोकोनट में लस्सी मिला गई आजा उस सारे मूड बना गई पूछो तो थोड़ा राउंड घुमा गई अंडा के जैसा चश्मा लगा गई कोकोनट में लस्सी मिला गई आजा उस सारे मूड बना गई ऑल द रजनी फैंस डोंट मिस द चांस ऑल द रजनी रेडियो अर्पण 104.5 मेगाहर्ट्ज तपाईहरुकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान 9:30 बजे वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो 1 बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हात जोडी तथा नसा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह्न 12 बजे शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मंगलबार दिउँसो 1 बजे वरिष्ठ हाड जोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार 1 बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ प्रत्येक महिनाको दोस्रो शनिबार बिहान 10 बजे शहीद गङ्गालालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनुभयो